www.attableek.com, The Reviver of Iman. Nahmaduhu wa nasalli ala rasulihi kareem. Amma ba'd. Qala al-Nabiyya sallallahu alayhi wa sallam, I'malu bita'ati Allah, wattaqu ma'asi Allah, wa muru awlaikum imtisali awamir, wa istanabi nawahi, ذلك وقات لهم ولكم النار أو كما قال عليه الصلاة والسلام. دوستو بزرگو عزیزو ما شاء الله ہر جمعہ ہی کو کچھ کچھ دینی باتیں سنتے رہتے ہیں. یہ بھی بہت ہی اچھا معمول ہے اور بہت دنوں سے ہے, 40-50 سال سے سارا ہو جاتا ہے. اس کا لوگ نفع بھی بتلاتے ہیں کہ مختصر وقت میں مختصر سی باتیں معلوم ہو جاتی ہیں. ماشاء اللہ ہمارے لڑکے محبوب وہ بھی کامی کی باتیں بیان کرتے رہتے ہیں, گجرات میں بھی لوگ بیان کرتے ہیں, یہاں بھی بیان کرتے ہیں. مجھے ان کی باتیں پسند آتی ہیں. ٹھیک ہے, اصلاحی باتیں ہی ہونا چاہیے. اللہ تعالیٰ ان باتوں کو بھی قبول فرمائے اور لوگوں کو عمل کرنے کی توفیق برحمت فرمائے. اس وقت میں نے ایک حدیث کی تلاوت کی ہے جو بہت زیادہ مشہور نہیں ہے لیکن بہت اہم ہے. فرماتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم, اعملوا بطاعت اللہ, اللہ کی طاعات پر عمل کرو. جس وقت کا جو عمل ہو, سنت سے ثابت ہو, اسی پر عمل کرنا عین شریعت اور عین اتباع ہے. جس وقت میں جس کام کا حکم فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے, اس کی اطاعت کرنا, اس کی فرما برداری کرنا, یہ نبی اکرم صلی اللہ علیہ وسلم کی اتباع کی علامت ہے اور یہ خوش نصیبی کی بات ہے. میں نے کل ابھی روایت دیکھا, میں نے کہا بھی کہ ایک صحابی نے دعویٰ کیا کہ مجھ کو محبت ہے. فوراً نبی اکرم صلی اللہ علیہ وسلم فرمائے کہ محبت کی علامت اتباع ہے, اسی پر یہ آج نازل ہوئی. اب تو نہیں معلوم تھا, معلوم الگ الگ معلوم ہے. لیکن ان کو تم تحبون اللہ, انہوں نے دعویٰ کیا کہ مجھے محبت ہے, فوراً آج نازل ہوئی ہے یہ, ان کن تم تحبون اللہ فتبعونی یحببکم اللہ. زندگی بھی گزری لیکن شان نزول کل معلوم ہوا. ایک صاحب نے دعویٰ کیا کہ مجھ کو آپ سے محبت ہے, اللہ تعالیٰ کی طرف سے, ان کن تم تحبون اللہ فتبعونی یحببکم اللہ, اگر تم کو محبت ہے تو میری اتباع کرو. اگر اللہ سے محبت کرتے ہو یہ نہیں کہ میری اتباع کرو, رسول کے مرتبے کو بلند کرنا تھا. میں نے عادت یہ تھا کہ اگر مجھ سے محبت کرتے ہو تو میری اتباع کرو, نہیں ہے. ان کل تم تحبون اللہ فتبعونی, آپ کہیے کہ اگر تم لوگ مجھ سے محبت کرتے ہو اللہ سے تو میری اتباع کرو. اتباع یہ علامت ہے صحت محبت کی. صحیح محبت اسی صورت میں ہے کہ اللہ تعالیٰ کی تم دعویٰ کرتے ہو محبت کا اور اتباع نہیں کرتے, تو یہ محبت میں تم کاذب ہو, جھوٹے نہیں ہو. ان المحب لمن يحب يطيب, بہت مشہور شعر ہے عربی کا, ان المحب لمن يحب يطيب, ان المحب لمن, جس سے محبت کرتا ہے اس کی اطاعت کرتا ہے. بہت اندر شعر ہے, حدیث نہیں ہے. ان المحب لمن يحب يطيب, جو محبت کرتا ہے اس کی اطاعت بھی کرتا ہے. ایسا نہیں ہو سکتا کہ محبت ہو اے اطاعت نہ ہو. اللہ تعالیٰ ہم سب کو توفیق دے نبی اکرم صلی اللہ علیہ وسلم کی محبت کا اور اطاعت کا بھی توفیق برحمت فرمائے. اس کا بہت بڑا مقام ہے. دیکھیے, حضرت ابراہیم علیہ السلام کو محبت تھی اللہ تعالیٰ سے. اللہ تعالیٰ کا حکم ہوا کہ اپنے بیٹے کو قربان کر دو, ذبح کر دو. فوراً اطاعت کیا, فرمانبرداری کے لیے تیار ہو گئے. یہ محبت کی علامت, معرفت کی علامت ہے. ابراہیم علیہ السلام کو اللہ رب العزت سے محبت. اللہ نے حکم دیا کہ اگر تم محبت کرتے ہو تو اپنے بیٹے کو ذبح کر دو. وہ جگہ بھی ہم نے دیکھی جہاں جگہ کرنے کے لیے لٹا دیا تھا. بہرحال اطاعت جو ہے یہ محبت کی فرع ہے. جب محبت ہوگی تو اطاعت بھی ہوگی. تو اللہ تعالیٰ سے محبت, اللہ کے رسول صلی اللہ علیہ وسلم سے محبت, یہ بنیادی مسائل میں سے ہے. خود صاحب فتح الباری جو بخاری کے اشارے لکھتے ہیں, محبت اللہ علیہ قسم فرد و ندم, اللہ کی محبت کی دو قسم ہیں. ایک محبت فرض ہے, ایک محبت مندوب ہے. محبت فرض وہ ہے جو فرائض کو ادا کرائے اور محرمات سے بچائے. اتنی محبت لازم ہے اللہ تعالیٰ کی کہ فرائض کی ادائیگی, معلوم ہوا کہ جو فرائض کی ادائیگی نہیں کرتے ان کو اللہ سے محبت نہیں, جھوٹے ہیں دعوے میں. صاحب فتح الباری بخاری کی سب سے بہترین شرح وہی ہے. وہ کہتے ہیں کہ مہم فرض کہتے ہیں محبت اللہ علیہ قسمین, اتنا تھا ہم اتنا تھا اردو دا بھی سمجھ لیتے ہیں, میں دو کئی مطلب اس کو پڑھتا ہوں. محبت اللہ علیہ قسمین فرض مندم, اللہ کی محبت دو قسم پر ہے. ایک محبت فرض ہے, فرض وہ محبت ہے کہ فرائض کو ادا کرائے اور محرمات سے بچائے. اتنی محبت ہر فرض کے اندر ضروری ہو جاتی ہے. اور ایک ندمن مندوب ہے جو نوافل کو بھی ادا کرے, معمولی مالی چیز جو شرعی ہے اس کو بھی ادا کرے, یہ مندوب ہے. مستحب ہے وہ اور یہ فرض ہے. اسی طریقے سے نبی اکرم صلی اللہ علیہ وسلم محبت رسول صلی اللہ علیہ وسلم, اسی طریقے سے رسول اللہ صلی اللہ علیہ وسلم کی محبت بھی دو قسم کی ہے, ایک فرض ہے ایک ندم ہے. معلومات ہو اکبر صلی اللہ علیہ وسلم سے محبت فرض ہے, مفروض ہے. جیسے نماز فرض ہے اسی طرح محبت فرض ہے. نماز کے فریضے کو ہر آدمی سمجھتا ہے, مگر خود فقہ کی کتابوں میں لکھا ہے محبت ضروری, اخلاص ضروری, یہ تمام چیزیں. خواص کو بھی توجہ نہیں مل رہا ہے. صحیح بات ہے کہ خواص کو بھی توجہ نہیں ہے کہ اس محبت کو پیدا کرنے کے لیے اللہ سے دعا ہی کریں. خود نبی اکرم صلی اللہ علیہ وسلم دعا فرماتے ہیں, اللہ انی اسألک حبک وحب من يحبك وحب عمل يقرب الى حبي. اے اللہ, ہم آپ کی محبت کا سوال کرتے ہیں. سب سے محبت ہے بیوی بچوں سے محبت ہے. مگر روم شکایتیں کہتے ہیں, اے کہ صبرت نیس الفرزند زن صبر چون داری رب ذلمرن. اے وہ شخص جو اپنے بال بچوں سے فرض نہیں کرتا ہے, مگر اللہ رب العزت سے فرض. میں کہتا ہوں ناراض تو نہیں کر سکتا, نہیں غافل تو کہہ سکتا ہوں. اپنے بال بچوں کی محبت سے آدمی خالی نہیں ہے, یہ اللہ کی محبت سے غافل ہے. اس بنا پر اللہ کو کیا ناگوار نہیں ہوگا؟ بال بچے تو فرع ہیں, میں تو اصل ہوں. تمہارے والد میں والد ہیں, میں خالق ہوں, دونوں میں فرق ہے. اس بنا پر یہ جو چیزیں ہیں یہ ذہنوں سے نکلتی چلی جا رہی ہیں. اللہ ہم سب کو اس کی توفیق دے. بہت ضروری ہے, بہت ضروری ہے. فرض اس سے بڑھتے کیا. صاحب فتح الباری جو بہترین شارح ہے بخاری کے, وہی لکھ رہے ہیں. فرید فرماتے ہیں, محبت اللہ علیہ قسمین فرض و ندب, وکذالک محبت الرسول صلی اللہ علیہ وسلم فرض و ندب. اسی بنا پر نبی اکرم صلی اللہ علیہ وسلم دعا فرماتے تھے, اللہ منی اسألک حبک وحب من یحبک وحب عمل یقرب. دوستوں بزرگوں, آج جو اللہ تعالیٰ کے احکام کی فرما برداری نہیں ہو رہی ہے, سچ بات یہی ہے کہ اللہ سے محبت میں کمی نفی تو نہیں کر سکتا, لیکن کمی تو ضرور کر سکتا ہوں. کمی ہے, مانتے بھی نہیں کہ اللہ کی محبت بھی ہونی چاہیے. ماں باپ کی محبت ہی کو بھول گئے, اپنے اجزاء کی محبت, تو اللہ کی محبت کو کیا رکھیں گے. اس بنا پر اللہ تعالیٰ سے محبت کے لیے دعا بھی کرنا چاہیے. کتنی عمدہ دعا ہے, ہم لوگ کو سکھائی گئی یہ دعا, پڑھائی گئی یہ دعا, بار بار سکھایا گیا. اللہ ہمیں انی اسألک حبک وحب من یحبک وحب عمل یقرب الی حبی. اے اللہ, ہم آپ کی محبت چاہتے ہیں. اور ان لوگ اللہ انی اسألک حبک وحب من یحبک, جو آپ سے جو محبت کرتے ہیں ان کی محبت کو ہم چاہتے ہیں. یہ بھی دیکھیے, نبی اکرم صلی اللہ علیہ وسلم اللہ سے محبت کرتے تھے. تو جیسے اللہ کی محبت فرض ہے ہمارے لیے, اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم کی محبت فرض ہے ہمارے لیے. بلکہ جو لوگ بھی اللہ کی محبت کرتے ہیں, جو اللہ کے محب ہیں, ان سے محبت رکھو. حدیث میں آتا ہے کن عالمن او متعلمن او مستمعن او محب لہو. حدیث پاک نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا یا تو عالم بن جاؤ یا متعلم بن جاؤ یا سننے والے بن جاؤ یا کم سے کم محبت کرنے والے بن جاؤ. چوک پانچویں جماعت میں ہٹکے نہیں نور حدیث ہے, حدیث کی الفاظ ہے کن آصل عالمن او متعلمن او مستمعن او محبت. عالم خود بن جاؤ. عالم کا مطلب صرف یہ نہیں ہے دوستوں کہ آپ فارغ التحصیل ہو جائے, ضروریات کا علم علم کے لیے کافی ہے. ضروریات کا علم اگر ہے تو فریضہ علم حاصل ہو گیا آپ کو. اتنا تو ہر آدمی کرنا چاہیے. کتنے لوگ ہیں جو فرائض تک کا علم رکھتے ہوں. اللہ کل عالمن او متعلمن او مستمعن, یعنی سننے والے ہو جاؤ. کم سے ان کی باتیں سن تو لو. سننا بھی گوارا نہیں مجھ سے, سننا بھی گوارا نہیں. مفت جو سناتا ہے اس کی بات بھی سننا گوارا نہیں. آپ لوگوں سے جی میں بات کرتا ہوں ذرا سا, مجھے اتنا دارا بیان بھی نکلنا چاہتا ہے. میں قریب ڈیڑھ سال سے بیان کرتا ہوں اشراق بعد. بہت آدمی رہتے ہیں, آپ تو جاتے ہیں, آپ بھی کبھی جاتے ہیں, ادھر ادھر جاتے ہیں, بڑی دور دور دور آتے ہیں. اس کے بعد بیان کرنے کے جی نہیں چاہتا میرا. اتنے لوگ رہتے ہیں کہ عام آرام ڈیڑھ پون گھنٹہ بیان کرتا ہوں قریب. اس وجہ سے پھر بیان کرنے کی ہمت نہیں ہوتی میری. میری آج معلوم نہیں ہے, پہلے سے ارادہ بھی تھا بیان کروں گا. تو اللہ تعالیٰ کا شکر وہ بیان ہے اور ساری دنیا میں وہ بیان جاتا ہے. ساری دنیا میں ہر جاتا ہے, کینیڈا, یورپ, امریکہ, ہر جگہ جنگلوں میں وہاں تک جاتا ہے. اس لیے مجھے بہت زیادہ بیان کرنے کی نہیں, جو اپنا کام میں نے کر دیا ختم. 16 رمضان سے بیان کر رہا ہوں, اس رمضان سے اس نہیں. اور ابھی شاید دو چار دن آگا ہوا ہوا کسی گرہ پر جاتے ہیں. بہت سے لوگ روز خیال ہوتا ہے کہ آج کہاں سے آدمی آئے, لیکن آ جاتے ہیں. اللہ تعالیٰ مجھے اس خدمت کی توفیق زندگی بھر دیتا رہے. دین کی تشریح, صحیح دین کی توضیح, صحیح دین کی تبلیغ, صحیح دین کی تشریح, یہ چیزیں ہیں اللہ تعالیٰ. بہرحال یہ ہے کن عالمن او متعلمن او مستمعن او محبت. ان کے محبت کرنے والے میں سے بن جاؤ. یہی بڑی بات ہے. اکرمو حمل کر قرآن بھائی نمبر اکرمہم اکرمائی. حدیثیں سب موجود ہیں. اکرمو حمل القرآن, قرآن کے حاملین کا اکرام کرو. نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جو ان کا اکرام کرے گا وہ میرا اکرام کرے گا. جتنی بڑھیا جتنے حضور اکرم صلی اللہ علیہ وسلم باہر ہیں, کم سے کم اس کا اعتقاد ہونا, ان کی عزت کرنا, اور کم سے کم ان کو ذلیل نہ سمجھنا. یہ دادی میں ایمان لاکھ درس ہیں, بولے ایمان میں تمہارے فطور ہو جائے گا. اس طرح پر جو علماء بیان کرتے ہیں اور جن کو تم متدین سمجھتا ہوں اس کو تسلیم کرو. انشاءاللہ اسی سے رہبری ملے گی اور انشاءاللہ اللہ تعالیٰ کی رضا اور خوشبوی بھی اس سے مل جائے گی. یہ حدیث جو میں نے پڑھی ہے, اے عملو بطاعت اللہ, اللہ کی طاعت کیا عمل کرو. بتقو معاشی اللہ, اللہ کے معاشی سے بچو. یہ آگ ہے. حضرت ماں محمد صاحب بڑے انداز سے کہتے تھے, آگ ہے, آگ معاشی آگ ہے. حضرت ماں براہ صاحب بہت پیار کرتے تھے. دیکھو مسجد ہے, سب چیزیں اچھی ہیں, اگر یہاں ایک انگیٹھی رکھ لیا جائے تو کیا وہ سردی اور ٹھنڈا باقی رہے گی؟ اسی طریقے سے طاعت آپ کر رہے ہیں لیکن اس کے ساتھ معاشی گناہ بھی کر رہے ہیں. اس کے اثرات کو معاشی بدل دیں گے. اللہ تعالیٰ ہم سب لوگوں کو جیسے طاعت کی کسی درجے میں توفیق دے رہے ہیں, معاشی سے بچنے کی بھی توفیق ہے. بہت ہے معاشی. معاشی صرف زنا سود یہی نہیں ہے میرے دوستو, حسد بھی معصیت ہے. نبی اکرم صلی اللہ علیہ وسلم ارشاد فرمایا کہ حسد ایسی بیماری ہے کہ یہ بیماری نیکیوں کو اس طرح کھا جاتی ہے جسے آگ لکڑی کو کھا جاتی ہے. کیسی مثال دیا نبی اکرم صلی اللہ علیہ وسلم حسد کی بیماری. اس آگ کے متعلق کچھ نہیں فرمایا, اس کی مثال دیا. حسد وہ بیماری ہے جو نیکیوں کو اس طرح کھا جاتی ہے جس طریقے سے آگ لکڑی کو کھا جاتی ہے. انہیں بیماریوں میں سے ایک کبر ہے. کبر چاہے اپنے نسب پر ہو, کبر چاہے اپنے علم پر ہو, کبر چاہے اپنے مال پر ہو, کبر اپنی چاہے جہاں پر ہو, کبر برا ہی ہے. فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے जिसके दिल में राय बराबर की भी उनका जन्म नहीं जा सकता। ये सब चीजें हदीसें हैं मुल साहब। जैसे नमाज रोजे के मसाइल मिश्कात में है, उसी तरह ये मसाइल भी मिश्कात में मौजूद है, जिसे मौजूद है, जिस पर अमल करना हम सब लोगों की रियात है। कोई इससे मुस्तसरा नहीं, नबी मुस्तसरा नहीं है, सिद्दीक मुस्तसरा नहीं थे। हुजूर हज़रत सल्लल्लाहु अलैहि वसल्लम सामने हज़रत अबू बकर सिद्दीक ने कोई बात कह दी, ए सिद्दीक तुमने कैसी बात कही, अपने भाइयों को तुमने ऐसी बात कह दी, जाओ माफी मांगो, जाओ माफी, ए मेरे भाइयों हमने तुमको नाराज किया, हमको माफ कर दो। अबू बकर सिद्दीक से माफी मंगवाया, इस बिना पर यह किब्र है, हसद है, कीना है, बहुत बड़ी चीज है। दीन को समझना और सही तरीके से उसको अमल करना मेरे दोस्तों, ये बहुत बड़ी सआदत की बात है। सबसे बड़ी बात उसको तस्लीम करना, दीन का मसला कोई आलिम बदलाए उसको तस्लीम करो, अपनी राय उसमें मन लगाओ। तुम क्या जानो उसको, दीन के नशे व फराज को आप नहीं जानते। जो 10 साल 20 साल 50 साल 60 साल जो उसमें वो जानेंगे, तुम क्या जानो। तू न दीदी गह सुरे मारा, तू न दीदी गह सुरे मारा, के शरासी जबाने मुर्गारा। तुमने कभी सुलेमान साहब देखा नहीं तो चिड़ियों की आवाज में क्या पहचानोगे। शरीयत के अंदर भी नशे को फराज है, कोई मुस्ताहब है, कोई फर्ज है, कोई वाजिब है, उन तमाम चीजों का जानना, यह है इल्म। सही दर्जात को मालूम करना इल्म की बलागत का जरिया है। इल्म के मकदार मालूम होता है जब वो दर्जात को कायम करता है। अल्लाह ताला हम सब लोगों को इल्म दीन की दौलत से नवाजे। ए मलू बेतात से ए मलू बेतात अल्लाह मत तकू माशी अल्लाह, अल्लाह के माशी रहो। तीसरी बात क्या है, मुरु औलाद को भी इंतसाल अवामिल व इज्तनाबी नवाही, अपने लड़कों को भी इसकी तालीम करो, खुद भी अमल करो और अपने लड़कों को छोड़ो नहीं, अपने साथ रखो। ए मलू बेतात अल्लाह मत तकू माशी अल्लाह वो मुरु औलाद को बे इंतसाल अवामिर व इज्तनाबी नवाही, दोनों चीजें जो तुमको अमल करो अपने बच्चों से कराओ। तुम तो जन्नत के रास्ते में जा रहे हो, अपने बच्चों को दोजख के रास्ते में छोड़ रखा है, सिवाय हसरत या कुछ नहीं। या जन्नदीन आमन हो सकू आहली कुमारा, अय ईमान वालो अपने बच्चों को और खुद अपने को आग से बचाओ। हजरत अली रज़ा कहा किस तरह बचाओ, कहा हमारे शरैया को करके बचाओ। हजरत अली का मकूला ए मलू बेतात अल्लाह बतकू माशी अल्लाह वो मुरु औलाद को बेमतसाल अवामिर व इज्तनाबी नवाही। दार के शामी आलिम ने यह हदीस नकल किया और कहीं मैंने नहीं देखा। ए मलू बेतात अल्लाह बतकू माशी अल्लाह वो मुरु औलाद को बेमतसाल अवामिर व इज्तनाबी नवाही दार का वकात लम रमितना, जहन्नम से निजात का यही जरिया है। अमल सालेह को बजा लाओ, कितनी कोताहियां हम लोग से हो रही हैं, नमाज में कोताही हो रही है, ज़कात में कोताही हो रही है, अखरा के हसरा के इख्तियार करने में कोताही कोताही है। कम से कम कोताही का इल्म रखो, उस पर निदामत इख्तियार करो, निजात पा जाओगे। और कोताहियां भी हैं और उस पर गुरूर भी है, बहुत बुरा अमल है, बहुत बुरा हाल है। महाराज नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने पूरी पूरी बात ए मलू बेतात अल्लाह वत्तकू माशी अल्लाह वो मुरु औलाद को मेरे इंतसाल अवाने व इज्तनाबी नवाही दारिक वकात लहु व लकु अन्नार, जहन्नम पे यह है तुम्हारे लिए और जहन्नम के बचाव की सूरत यही है कि इस पर अमल करो। ये कौन कर रहा है, नबी सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमा रहे हैं जो गैब के तर्जुमान है। अल्लाह के तर्जुमान जवान नबी का कोई नहीं हो सकता। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम खास तौर से अल्लाह रब्बुल इज्जत के तर्जुमान है, वही कहते हैं जो उधर से उनको हुक्म होता है। ला यंतम ला मा यंतकु अनिल हवा इन हुवा इल्ला वहयु युहा, वो अपनी तरफ से कोई बात नहीं कहते, जो अल्लाह की तरफ से वही आती है वही कहते हैं। इसी बिना पर नबी के हदीसों को वही कहा जाता है, लेकिन वही गैर मतलू है और कुरान वही मतलू है। कुरान भी वही है, हदीस भी वही है, लेकिन कुरान ऐसी वही है जिसकी तिलावत की जाती है, हदीस ऐसी वही है जिसकी तिलावत नहीं की जाती, बस फर्क नहीं है। मतलब वो भी वही है, ये भी वही है। मा यंतिकु अनिल हवा इन हुवा इल्ला वहयु युहा, नबी की शान को अल्लाह ने कितना बढ़ा दिया है कि जो कुछ तुम कहते हो हमारी तरफ से कह रहे हो। जैसे हमारे कलाम में कोई गलती का एहतमाल नहीं, तुम्हारे कलाम में भी गलती का एहतमाल नहीं, जो कि मैं कह रहा हूं। इस वजह से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की शान को पहचानना, उनका एहतराम करना, उनका एहतराम करना, उनकी इत्तबा करना हर मुसलमान के लिए जरूरी है, चाहे बूढ़े हों, चाहे जवान हों, चाहे काजिर हों, चाहे खेती बाड़ी वाले हों चाहे कोई भी हो, लेकिन अंदाज ऐसा है कि ये तीन जहनों से जहूर पदी है। अल्लाह ताला हम सब लोगों को अपने रब को राजी करने की तौफीक मरहमत फरमाए, इसी तरह नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के तरीक पर चलने की तौफीक मरहमत फरमाए। इस जगह पर और मैंने बयान किया कि जलीजा है, आखिर महीना है, फिर साल ही बदल जाएगा। इस जगह पर आखिर में कुछ बयान कर दूँ और अपना भी कुछ ठीक नहीं कब क्या हो, इस जगह पर आखिरी समझ के बयान करता हूँ। अल्लाह ताला मुझे भी अमल की तौफीक दे, खात्मा के खैर फरमाए। हमारे हजरत माशा रसूलुल्लाह साहब ने हम खानकाहियों को जमा किया और फरमाए मेरे लिए दुआ किया करो, अल्लाह मिन्नी असर वीशतन नकीतन। इतना उनको फिक्र थी अपने आप, वलीउल्लाह मशहूर है, कुतुब मशहूर है, लेकिन अपने इस्लाह की इतनी फिक्र कि हम जैसे लोग बच्चे थे, हम लोग सब हमारे लिए वसीउल्लाह के नाम से दुआ करो, अल्लाह मिन्नी असर वीशतन नकीतन वो मीतन सबीतन वो मरदन गैर मुफरी मरा फान। अल्लाह हम खुशगवार जिंदगी चाहते हैं, खुशगवार जिंदगी, लाइफ बात है कि इत्मीनान वाली जिंदगी खुशगवार जिंदगी है, और मौत चाहते हैं ढंग वाली। आज तक ये मौत के क्या हाल है देख लीजिए, इसके भी हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि जिंदगी खुशगवार चाहता हूं, मौत ढंग ही चाहता हूं, वो मरद न घर मोहरी मुला फाले, और लौटा ऐसा जो जिल्लत वाला ना हो। काफी भी जाएगा अल्लाह के यहां लेकिन जिल्लत के साथ जाएगा, जाएगा मोमी उस दरबार में उसको भी जाना है मगर जिल्लत के साथ जाएगा, मोमी इज्जत के साथ जाएगा। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम दुआ फरमा रहे हैं ये अल्लाह हमको अपने दरबार में इज्जत के साथ बुलाइए, तो उनके नायब और ये अल्लाह जो है वो भी यही चाहते हैं कि अल्लाह आपके यहां हाली तो होनी है मगर वह हाली इज्जत के साथ हो। अल्लाह ताला हम सब लोगों को ऐसी जिंदगी नसीब फरमाए और ऐसी मौत अता फरमाए जो अल्लाह के रजा का जरिया हो बल्कि मकाम रजा तक पहुंचने का जरिया हो। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।